मठाधीश रहेको र 500 भन्दा बढी गह पालन रहेको पनि पोखरेलले बताउनुभयो। 6,890 फिट उचाइमा रहेको स्वर्गद्वारीमा प्रसिद्ध गुफा पनि रहेको र स्वर्गद्वारीको संरक्षणका लागि सरकारी तवरबाट पनि भवन निर्माण कार्य भइरहेको उहाँले बताउनुभयो। कपिल वस्तुको तिलौराकोट लगायत धार्मिक क्षेत्रको भ्रमण पूरा गरी संस्थाका अध्यक्ष दिनेश कुमार चुके, रेडियो अर्पणका अध्यक्ष वेदप्रसाद आचार्य, प्रेस युनियनका निवर्तमान जिल्ला अध्यक्ष वसन्त पराजुले लगायतको टोली मंगलबार चितवन फर्कनेछ। ब्रोडकास्टिङ एसोसिएसन अफ नेपाल वानको 5 राष्ट्रिय महाधिवेशनले नेपाल झाको अध्यक्षतामा नयाँ कार्य समिति चयन गरेको छ। गोपाल झाको अध्यक्षतामा नयाँ कार्य समिति चयन गरेको छ। झा सर्वसम्मतिबाट अध्यक्षमा चयन हुनुभएको छ। त्यस्तै वरिष्ठ उपाध्यक्षमा कुमार भट्टाई, उपत्यका उपाध्यक्षमा कल्पना विश्वाल, सुदूरपश्चिम उपाध्यक्षमा गोविन्द सुसियारा, मध्यपश्चिम उपाध्यक्षमा रञ्जिता चौधरी श्रेष्ठ, पश्चिमाञ्चल उपाध्यक्षमा रमेश पौडेल, मध्यमाञ्चल उपाध्यक्षमा भोजराज कौडेल र पूर्वाञ्चल उपाध्यक्षमा कुमार पौडेल निर्वाचित भएका छन्। त्यस्तै सदस्यहरूमा रमेश बजगाई, उज्जवल चौलागाई, चन्द्र नेउपाने, दुर्गा अधिकारी, नवीन राई र बलजाम थापा निर्वाचित भएका छन्। दुई सदस्य कार्य समितिले मनोनित गर्नेछ। को बैठकले अरू पदाधिकारी चयन गर्ने निवर्तमान कोषाध्यक्ष विष्णु सापकोटाले जानकारी दिनुभयो। संविधान सभा अन्तर्गतका समिति सभापतिहरू चयन र सरकारले मनोनित गर्ने 26 जनाका विषयमा छलफल गर्न आज पनि प्रमुख 3 दलका शीर्ष नेताहरूको बैठक बस्ने भएको छ। 5 गतेसम्म समितिका सभापति सहमतिका आधारमा चयन हुन नसकेमा प्रक्रियामा गएर पनि टुङ्गो लगाउने तयारी संविधान सभा सचिवालयको रहेको छ। त्यसैले समयभित्र सकेसम्म सहमतिमा टुङ्गो लगाउन 3 दलको बैठक बोलाइएको कंग्रेस उपसभापति रामचन्द्र पौडेलले जानकारी दिनुभयो। उहाँले एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालले उच्च स्तरीय राजनीतिक समिति र संवैधानिक राजनीतिक सम्वाद तथा सहमति समितिको नेतृत्व आफ्नो दलले पाउनुपर्ने दावी गरेपछि हिजोको बैठक बिना निष्कर्ष टुङ्गिएको थियो। उपसभापति पौडेलका अनुसार कंग्रेस कुनै पनि हालतमा दुवै समितिको नेतृत्व यी माओवादीलाई दिन तयार छैन। एम माओवादीले उच्च स्तरीय राजनीतिक समितिमा अध्यक्ष दाहाल र सम्वाद समितिमा बाबुराम भट्टराई पछ्याउने तयारी गरेको छ। बेलुका 5 बजेपछि प्रधानमन्त्री वास बालुवाटारमा बैठक बस्ने तयारी भएको छ। एकीकृत माओवादीको संगठन विभागले राष्ट्रिय सम्मेलनमा विराटनगरमा गर्न सिफारिस गरेको छ। विभागले केन्द्रीय कार्यकक्ष समक्ष यस्तो सिफारिस गरेको हो। यसअघि सम्मेलन काठमाडौँमा गर्न तयारी गरिएको थियो। जेठ अठारदेखि सुरु हुने राष्ट्रिय सम्मेलनको लागि सदस्यता नवीकरणको काम अन्तिम चरणमा पुगेको एकीकृत माओवादीले जनाएको छ। वैशाख 15 जिल्ला सम्मेलनहरू सम्पन्न गरी प्रतिनिधि छनौट गरिसक्ने प्रवक्ता दिननाथ शर्माले जानकारी दिनुभयो। उप प्रधानमन्त्री तथा स्थानीय विकास मन्त्री प्रकाश मानसिंहले लामो समय स्थानीय निकायमा जनप्रतिनिधि नभएको भन्दै जुनसुकै दलले विरोध गरे पनि स्थानीय चुनाव हुने बताउनु भएको छ। नेपाली कंग्रेस बनेपा नगर समितिले नयाँ वर्ष 2071 अवसरमा गरेको शुभकामना आदान प्रदान कार्यक्रममा बोल्दै मन्त्री सिंहले जीविस नगर तथा गाविसमा लामो समयदेखि जनप्रतिनिधि नभएकोले काममा समस्या भएको बताउनुभयो। सबै राजनीतिक दलहरूले संविधान सभाको निर्वाचन भएर सरकार बनेको 6 महिना स्थानीय निकायको चुनाव गर्ने भनेर उल्लेख गरिएको भए पनि अहिले एकीकृत नेकपा माओवादी पछि हटेको उहाँको भनाइ छ। उहाँले सरकारले चाँडै स्थानीय निकायको निर्वाचन गर्न लागेको भन्दै कार्यकर्ताहरूलाई निर्वाचनको तयारीमा लाग्न निर्देशन दिनुभयो। नयाँ संविधान तोकिएकै समयमा ल्याउन सरकार लागि परेको बताउँदै मन्त्री सिंहले अधिकतम सहमति गर्दा गर्दै मिल्न नसके प्रक्रियागत रूपमा भोटिङ गरेर भए पनि आगामी माघ 8 गतेसम्ममा नयाँ संविधान जारी हुने बताउनुभयो। मकवानपुरको भीमफेदी 3 भन्साङमा चट्याङमा परेर 1 जनाको ज्यान गएको छ। ज्यान गुमाउरीमा स्थानीय 20 वर्षीय सुनबहादुर स्याङटाङ रहेको प्रहरीले जनाएको छ। घरमा बसिरहेको अवस्थामा चट्याङ परी उहाँको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरीकाले मकवानपुरले जनाएको छ। चट्याङमा परेर स्थानीय 35 वर्षकी दुर्गामाया स्याङटाङ घाइते हुनुभएको छ। अब पालो अर्पण जनावासको अर्पण जनावासमा हाम्रो प्रश्न छ, आगामी 20 वर्षमा प्रत्येक नेपाली अहिलेको युरोपेली मुलुकको दाँजोमा पुग्ने उद्योग मन्त्री कर्णबहादुर थापाको दावी प्रति तपाईँ के भन्नुहुन्छ? ए गरे सम्भव छ, बी असम्भव कुरा, सी पुरानै बोली।